تفسير: وَإِذْ قَالَ مُوسَى لِفَتَاهُ، اور جب کہا موسیٰ علیہ السلام نے اپنے غلام کو، اپنے نوجوان کو. کون تھے یہ؟ روایات میں ان کا نام یوشع بن نون آتا ہے. فتح کا لفظ اگرچہ غلام کے لیے استعمال ہوتا ہے، لیکن بیسیکلی یہ لفظ نوجوان کے لیے استعمال ہوتا ہے. وَإِذْ قَالَ مُوسَى لِفَتَاهُ، اور جب موسیٰ علیہ السلام نے اپنے نوجوان سے کہا یا اپنے غلام سے کہا، اشارہ ہے حضرت یوشع بن نون کی طرف جو آپ کے شاگرد تھے اور آپ کے خادم بھی تھے. کیا کہا؟ لا ابرح، نہ میں پھروں گا. ابرح کا لفظ بے ریح سے ہے. برحن کا معنی ہوتا ہے ہٹنا اور پلٹنا، یعنی میں اپنے مقصد سے نہ پھروں گا، نہ ہٹوں گا، نہ پلٹوں گا. حتیٰ، یہاں تک کہ، ابلغ، میں پہنچ جاؤں. کہاں؟ مجمع البحرین، مجمع البحرین پر. مجمع کا مطلب ہوتا ہے جمع ہونے کی جگہ، اکٹھا ہونے کی جگہ، اور بحرین کا مطلب دو سمندر. بحر سے تسمیہ کا صیغہ. اب یہ کون سی جگہ ہے جہاں دو سمندر جمع ہوتے ہیں؟ دنیا میں کئی مقامات ایسے ہیں. قرآن پاک میں کسی خاص مقام کا ذکر نہیں کیا گیا، لیکن بعض مفسرین اس سے مراد سودان کا علاقہ لیتے ہیں جہاں دریائے نیل کی دو شاخیں آ کر جمع ہوتی ہیں. ان بعض کے خیال میں حضرت موسیٰ علیہ السلام جب مصر میں تھے اس وقت یہ واقعہ پیش آیا، اور مصر کے ساتھ ہی سودان ملتا ہے، اور سودان میں خرطوم کے مقام پر یہ دو سمندر اکٹھے ہوتے ہیں. اور بعض کے خیال میں اس سے مراد صحرائے سینا کا وہ جنوبی راس ہے جہاں خلیج عقبہ اور خلیج سویس آپس میں ملتے ہیں. کیا نتیجہ نکلا؟ پہلی بات تو یہ ہے کہ قرآن پاک نے اس کے بارے میں کوئی وضاحت نہیں کی کہ جگہ کون سی ہے. کیوں؟ اس لیے کہ قرآن کا یہ انداز نہیں، اس کا یہ مقصود نہیں کہ لوگوں کو جگہوں کی معلومات دے. کوئی بھی جگہ ہو سکتی ہے جہاں یہ عمل ہو. حتی ابلغ مجمع البحرین او امدی حقبا، او یا امدی حقبا، میں چلتا رہوں گا برسوں، مدتوں، سالہا سال. حقبہ، اس کی جمع احقاب ہے. حقب کہتے ہیں 70 یا 80 سال کے زمانے کو، 70 to 80 years کے زمانے کو حقب کہتے ہیں. جیسے 100 years کو کیا بولتے ہیں؟ سنچری، صدی. لیکن مراد اس سے کیا ہے؟ غیر معینہ مدت، یعنی محاورتاً یہ بات کہی گئی. جیسے ہم کہتے ہیں نا کہ میں سالہا سال تک یہ کرتا رہوں گا، تو حکم اپنے لفظی معنوں میں نہیں بلکہ سالوں کی کثرت کے لیے استعمال ہوا ہے. غیر معینہ مدت کے لیے بھی یہ لفظ استعمال ہوتا ہے. فلما، تو جب، بلغا، وہ دونوں پہنچے. کہاں پہنچے؟ مجمع بینہما، ان دونوں کے مجمع کے درمیان، یعنی دریاؤں کے سنگم پر، دو دریاؤں کے بیچ میں جب پہنچے مجمع البحرین میں. نسیا حوتہما، وہ دونوں بھول گئے اپنی مچھلی کو. فاتخذ سبیلہ، ہوا یہ کہ اس مچھلی نے بنا لیا اپنا راستہ. فی البحر، سمندر میں. سربا، سرنگ کی شکل میں. سرب کی جمع اسراب ہے. یہاں سرب کے معنی سرنگ کے ہیں. سرنگ کس کو کہتے ہیں؟ جیسے ٹنل ہوتی. یعنی وہ مچھلی جو موسیٰ علیہ السلام اپنے ساتھ ناشتے کے لیے لے گئے تھے، اپنے کھانے کے لیے پکا کر، تو پکی ہوئی ثابت مچھلی اس مقام پر پہنچ کر اچانک دریا میں جا پڑی. اور دریا میں جب وہ جا رہی تھی تو یوں لگ رہا تھا جیسے وہ کسی ٹنل میں داخل ہو گئی. یعنی وہ آگے چلتی جا رہی تھی और जिस रास्ते से वो गुजर रही थी वो रास्ता एक टनल में बदलता जा रहा था। फलम माजा वजा, फिर जब वो दोनों आगे बढ़े, कौन? मूसा अलैहिस्सलाम और यूसुफ बिन नून। قال لفتاه, तो उन्होंने कहा अपने जवान से या अपने शागिर से या अपने खादिम से, आतिना गदा अना, लाओ हमारा नाश्ता। लकद लकीना, अलबत्ता तहकीक मिली हमको या मुलाकात की हमने, मिन सफरिना हाजा, अपने इस सफर में, नफबा थकावट, हमने अपने इस सफर में थकावट से मुलाकात की। यह है लफ्जी माना, मुराद से यह है कि इस सफर में तो हम बुरी तरह थक गए हैं। काला, खादिम ने कहा, अरअयता, क्या तुमने देखा, इज अवैना, जब पनाह ली हमने या उतरे हुए थे हम, इलसखरते चट्टान के पास, फइन्नी नसीतुल हूत, तो मैं भूल गया मछली को, वमा अंसानी हूं, और नहीं भुलवाया मुझको उसे, इल्ला शैतानु, मगर शैतान ने, अन अज़कुरहु, कि मैं जिक्र करूं उसका। यानी मैंने देखा था कि मछली निकल के जा रही है पानी में, लेकिन मुझे ख्याल ना रहा कि आपको बताऊं या आपके सामने उसका जिक्र करूं। वत्तखज़ सबीलहू, और बना लिया उसने अपना रास्ता, किसने? मछली ने। कहां? फिल बहरी, समुंदर में। अजबा, अजीब तरीके से। यानी न सिर्फ ये कि वो मछली पानी में गई, बल्कि जब वो जा रही थी तो उसने उस पानी में अजीब सा एक रास्ता भी बना लिया। इशारा है उसी टनल की तरफ, सुरंग की तरफ। قال ذلك ما كنا نبغي, कहा यही है वो जिसे हम चाहते थे या जिसकी तलाश में हम थे। यानी वही जगह तो थी जहां हमें पहुंचना था। अल्लाह ताला ने ये निशानी मूसा अलैहिस्सलाम को बताई थी। फरतद्दा अला आसारिहिमा कससा, फरतद्दा, तो दोनों पलटे। इसी से लफ्ज मुर्तद होना होता है, जिसका मतलब क्या है? इस्लाम से कुफर की तरफ पलट जाना। अला आसारिहिमा, अपने आसार पर। आसार असर की जमा है। असर कहते हैं नक्शे कदम को, यानी आप जब चलते हैं तो आपके पांव के जो निशान पीछे रह जाते हैं वो असर कहलाते हैं। किसी बात का असर हुआ या नहीं, ये भी इसी माने में है कि एक शख्स ने जो कुछ सुना वो कुछ उसके दिल में या उसके दिमाग में कुछ महफूज भी रहा, या एक कान से सुना और दूसरे से निकल गया। तो वो दोनों पलटे अपने निशानाते कदम पर, कससा, पीछे लगते हुए। कस्सा या कुस्सु, कस्सा का मतलब होता है पीछे लगना। कहानी को भी किस्सा क्यों कहते हैं? क्योंकि जब इंसान उसको सुनता है तो क्या होता है? उसके पीछे लगा हुआ होता है, या तो सुनाने वाले के पीछे लगता है पहले कि सुनाओ, या फिर ये कि जब वो सुना रहा होता है तो वो उसको फॉलो कर रहा होता है। यहां से लफ्ज किस्सा निकला है, कससा, पीछे पीछे चलना, यानी निशान देखकर अपने ही कदमों पे वापस पलटे या आहिस्ता आहिस्ता पीछे पलटने लगे। फवजदा अब्दम मिन इबादिना, तो दोनों ने पाया एक बंदा हमारे बंदों में से। ये बंदा कौन था? इनका नाम खिजर अलैहिस्सलाम था। आतैनाहु रहमतन, अता की थी हमने उसको रहमत, यानी खसूसी इनामात अल्लाह ताला ने उसको, ये खसूसी सलाहियतें, ये खास इल्म अता कर रखा था, जिसे यहाँ रहमत से ताबीर किया जा रहा है। मिन इन दिना, अपने पास से। वअल्लमनाहु, और तालीम दी थी हमने उसको या सिखाया था हमने उसको, मिन लदुन्ना, अपने पास से, इल्मा, एक इल्म, यानी एक खास इल्म अता किया था। قال له موسى, मूसा अलैहिस्सलाम ने उससे कहा, हल अत्तबिउका, क्या मैं तेरी पैरवी करूं, کیا میں آپ کے پیچھے چلوں یا کیا میں آپ کے ساتھ چلوں؟ الا اس شرط پر، ان تعلمنی، کہ آپ سکھائیں مجھ کو، مما علمت، اس میں سے جو آپ سکھائے گئے، علمت، رشدہ، سمجھ بوجھ، ہدایت کی باتیں، معرفت کی باتیں. قال انک لن تستطیع معی صبرا، خضر علیہ السلام نے کہا بے شک تم ہرگز استطاعت نہیں رکھتے میرے ساتھ صبر کی، یعنی تم صبر نہیں کر سکو گے، تم میں صبر کی ہمت نہیں. وَكَيْفَ تَصْبِرُ، اور کس طرح تم صبر کر سکتے ہو؟ عَلَى مَا لَمْ تُحِطْ بِهِ خُبْرًا، اس پر جو نہیں احاطہ کیا گیا ساتھ اس کے خبر کا. مراد اس سے کیا ہے؟ جس بات کی آپ کو خبر نہیں، جس بات کی آپ کو سمجھ نہیں، جس بات کی روح آپ نہیں جانتے، اس پر آپ صبر کر بھی کیسے سکتے ہیں؟ یا جس بات کی حقیقت آپ نہیں جانتے. یہ اصل میں خبر یا خبرو کا مصدر ہے. خبر، خبر کے معنی میں بھی استعمال ہوتا، دانش اور سمجھ کے معنی میں بھی. قال، موسیٰ علیہ السلام نے کہا ستجدنی ان شاء اللہ صابرا، ان قریب تم پاؤ گے مجھ کو اگر اللہ نے چاہا صابر. ولا اعصی لک امرا، اور میں آپ کی نافرمانی نہ کروں گا، آپ کی سب باتیں مانوں گا. قال فان اتبعتنی، تو موسیٰ علیہ السلام نے کہا پھر اگر تم میرے پیچھے چلو گے، یعنی میرے ساتھ چلو گے، فلا تسالنی، تو نہ تم سوال کرنا مجھ سے، مت پوچھنا مجھ سے، ان شیئن، کسی چیز کے بارے میں، حتی احدث لک منہ ذکرا، یہاں تک کہ میں تم سے خود اس کا ذکر کروں. فانطلقا، یعنی مراد اس سے کیا تھی؟ کہ اگر میرے ساتھ جانا ہے تو کسی بھی بات پر، میرے کسی بھی عمل پر تم سوال نہیں کر سکتے، خاموشی سے یہ سفر ہوگا. فانطلقا، تو دونوں چل پڑے. حتی اذا رکبا فی السفینہ خرقها، یہاں تک کہ جب وہ کشتی میں سوار ہوئے تو خضر علیہ السلام نے اس کو پھاڑ دیا. خرق، اس سے یہ پتہ چلتا ہے کہ پوری طرح تباہ نہیں کیا، صرف کشتی میں سوراخ کر دیا. اب یہ نہیں پتہ چلتا کہ نیچے پینڈے میں کیا یا کہاں کیا، بہرحال اس کو بددما کر دیا. قال اخرقتها لتغرق اہلها، کہا تم نے اس کو پھاڑا کہ تم اس کے سواروں کو غرق کر دو. یعنی جس طرح کا سوراخ تم نے کیا، اس سے اندیشہ یہ ہے کہ کشتی میں پانی بھر جائے گا اور سوار غرق ہو جائیں گے. لقد جئت شیئا امرا، البتہ تحقیق تم ایک بہت ہی عجیب چیز لائے ہو. امرا، بھاری چیز، ناقابل انکار، ہولناک. قال الم اقل، خضر علیہ السلام نے کہا میں نے کہا نہ تھا، انک لن تستطیع معی صبرا، کہ تم میرے ساتھ صبر کی استطاعت نہیں رکھتے. قال لا تؤاخذنی بما نسیت، موسیٰ علیہ السلام نے کہا میرا مواخذہ نہ کیجئے اس وجہ سے کہ میں بھول گیا. بے یہاں سبب کا ہے، بوجہ اس کے جو میں بھول گیا. ولا ترہقنی من امری اسرا، اور نہ تو مجھ پر چھا جا. ترہقنی کا لفظ ہے رے قاف سے ہے، رہقا. ارہاق کہتے ہیں کسی دوسری چیز پہ زبردستی چھا جانے کو اور اس کو پا لینے کو، دشواری میں ڈالنا، کسی پر اس کی طاقت سے زیادہ بوجھ ڈالنا، کسی کو مبتلا آفت کرنا. یہ دشواری میں نہ ڈال مجھ کو. من امری، میرے معاملے میں، اسرا، تنگی میں، یعنی میرے ساتھ معاملہ کرنے میں آپ ذرا سختی سے کام نہ لیجیے، یہ مراد ہے. فانطلقا، پھر وہ دونوں چل پڑے. حتی اذا لقیا غلاما، یہاں تک کہ جب وہ دونوں ایک نوجوان سے ملے. غلام یہاں نابالغ بچے کے لیے استعمال ہوا ہے. اس کا ایک معنی بالغ جوان بھی کیا جاتا ہے، لیکن غلام لڑکے کے لیے، نہیں، جو इन बिटवीन सी एक उम्र होती है ना, टीन एजर जिसे कह सकते हैं आप, न तो इंसान पूरी तरह जवान है और ना ही बच्चा है, बीच की उम्र। फकतल हो तो उसने उसको कत्ल कर दिया। काल अखतल तनफसन जकिया तुम बगैर नफ्स, कहा कि क्या तुमने एक बेगुनाह को, जकिया का मतलब क्या पाकीजा, तो पाकीजा यहाँ मासूम के मानों में है, इनोसेंट बेगुनाह, यानी जाहिरी तौर पर उसने कोई गुनाह नहीं किया। इसका यह मतलब नहीं कि वो वाकई बहुत पाकीजा नौजवान हो, मतलब इसका यह है कि उसका कोई कसूर न था। बगैर नफ्सन, बगैर किसी जान के, यानी बगैर किसी बदले में, यानी क़िसास के बगैर ऐसे ही तुमने उसको मार डाला। लकद जिअत शैअन नुकरा, तुम तो बहुत ही नापसंदीदा चीज लेकर आए हो। नुकरा का लफ्ज जो है ऐसे फजी काम के लिए इस्तेमाल होता है जिसकी शरीयत में कोई गुंजाइश ना हो, काबिल नफरत, बहुत नापसंदीदा है, जिसका इनकार किया जाता है। फाला अलम अकुल्लक, कहा मैंने तुमसे कहा नहीं था, इन्नका लन तस्तती माय सब्रा, कि तुम मेरे साथ सब्र की हरगिज इस्तेताअत नहीं रखते, यानी तुम मेरे साथ चल नहीं सकते। قال ان سالتك عن شيء بعدها, موسی علیہ السلام बोले अगर इसके बाद मैं तुमसे किसी चीज के बारे में पूछूं, फला तो साहिबनी, आप मुझे साथ न रखिए। तो साहिबनी का लफ्ज सौद है दे से है, साहिबा साथी के मानों में, साथ रखना। قد بلغت من لدني عذرا, तहकीक पहुंचा आपको मेरी तरफ से उज्र, यानी आपको मेरी तरफ से उज्र तो मिल गया। फंतलका, फिर वो दोनों चले। हत्ता इज़ा अतया अहल क़रियतन, यहां तक कि जब वो एक बस्ती वालों के पास आए, इस्तत'अमा, दोनों ने खाना मांगा, इस्तिफाल, अहलहा उसके रहने वालों से। फअबौ, तो उन्होंने इनकार कर दिया, अन युदय्यिफूहुमा, कि वो उन दोनों को मेहमान बनाए। कोई बहुत ही बखीलों की बस्ती थी, उन्होंने खाना देने से इनकार कर दिया। फवजदा फीहा जिदारन, तो वहां उन्होंने एक दीवार पाई, युरीद अय्यन कद्द, यूं लगता था कि टूट जाएगी, युरीद अय्यन कद्द, गिरना चाहती थी, ये लफ्जी माना। फअकामहु, तो उसने उसको कायम कर दिया, कहते हैं कि उन्होंने सिर्फ एक हाथ लगाया तो वो सीधी खड़ी हो गई, रिवायात में ऐसे ही आता है। قال لو شئت لاتخذت عليه اجرا, इस पर मूसा अलैहि सलाम ने सजेस्ट किया कि अगर आप चाहें तो इस पर उजरत ले सकते हैं, क्योंकि इन लोगों ने तो हमारी मेहमानदारी भी नहीं की, तो ऐसे लोगों के साथ भलाई करना तो नेकी को जाया करना है। قال هذا فراق بيني وبينك, खिज़र अलैहि सलाम बोले कि ये मेरे और तेरे दरमियान जुदाई का वक्त आ गया, या जुदाई का सबब बन गया, यानी ये सवाल। سأنبئك بتأويل ما لم تستطع عليه صبرا, ان قریب میں آپ کو ان معاملات کی حقیقت بتا دوں گا جن پر آپ صبر نہیں کر سکے۔ اب حقیقت بتاتے ہیں۔ اما السفینہ فکانت لمساکین, کشتی جو تھی وہ مسکینوں کی تھی, مسکین کا عام طور پر معنی سفید پوش کیا جاتا ہے۔ یعملون فی البحر, وہ سمندر میں کام کرتے تھے۔ यहाँ से मिस्कीन की डेफिनेशन भी पता चलती है कि मिस्कीन जरूरतमंद होता है, उसका कुछ काम कारोबार हो सकता है लेकिन जरूरियात पूरी नहीं कर सकता। वो कश्ती का मालिक है, जहाज के मालिक है, लेकिन मिस्कीन है फिर भी। या मलून फिल बहर, वो समुन्दर में काम करते थे। अरब तो अन आई बहा, तो मैंने चाहा कि उसको ऐबदार कर दूं, यानी बिल्कुल तोड़ी फोड़ी नहीं थी, सिर्फ ऐबदार किया था कि जिससे दूसरे को वो कश्ती नाकारा लगे। وَكَانَ وَرَاءَهُمْ مَلِكٌ, और उनके पीछे एक बादशाह था। يَأْخُذُ كُلَّ سَفِينَةٍ غَصْبًا, जो हर कश्ती को जुल्म से छीन रहा था। غصب कहते हैं जुल्म से छीनने को, आमतौर पर हम इसको غصب पढ़ते हैं जबकि असल में ये غصب है। वरा का जो लफ्ज है पीछे और सामने दोनों के लिए इस्तेमाल होता है, यानी इससे ये नहीं कहा जा सकता कि सिर्फ पीछे की तरफ से बादशाह आ रहा था। ये कश्ती जिन मिस्कीनों की थी उनके मुतल्लिक काब अहबार से मनकूल है कि वो 10 भाई थे जिनमें 5 अपाहज माजूर थे, پانچ مزدوری کر کے سب کے لیے معاش کا انتظام کرتے تھے، اور مزدوری ان کی یہ تھی کہ دریا میں کشتی چلاتے اور اس کا کرایہ حاصل کرتے. بغوی نے ابن عباس سے نقل کیا ہے کہ یہ کشتی جس طرف جا رہی تھی وہاں ایک ظالم بادشاہ تھا جو ادھر سے گزرنے والوں کی کشتیاں زبردستی چھین لیتا تھا. حضرت خضر نے اس مسئلے سے کشتی کا ایک تختہ اکھاڑ دیا کہ وہ ظالم بادشاہ اس کشتی کو شکستہ دے کر چھوڑ دے اور یہ مساکین اس مصیبت سے بچ جائیں. وَأَمَّا الْغُلَامُ، اور جہاں تک اس لڑکے کا تعلق ہے، فَكَانَ أَبَوَاهُ مُؤْمِنَيْنِ، تو اس کے ماں باپ مومن تھے. فَخَشِينَا يُرْهِقَهُمَا طُغْيَانٌ وَكُفْرًا، تو ہمیں ڈر ہوا. خشینا، خضر جمع کسی کا استعمال کر رہے ہیں، ہمیں ڈر ہوا، ہمیں اندیشہ ہوا کہ یہ لڑکا اپنی سرکشی اور کفر سے ان کو تنگ کرے گا، یعنی اپنے ماں باپ کے لیے مصیبت بنے گا. فأردنا، تو ہم نے ارادہ کیا، أَيُبْدِلَهُمَا رَبُّهُمَا خَيْرًا مِّنْهُ زَكَاةً وَأَقْرَبَ رَحْمًا، اس لیے ہم نے چاہا کہ ان کا رب ان کو اس لڑکے کے بدلے ایسی اولاد دے جو زیادہ پاکیزہ ہو، یعنی اچھے کردار کی ہو، اخلاق میں بھی اچھی ہو، اور جس سے صلہ رحمی کی بھی توقع زیادہ کی جائے. رحمہ یہاں صلہ رحمی کے معنوں میں، یعنی صلہ رحمی کے لحاظ سے بھی اقرب ہو. وَأَمَّا الْجِدَارُ فَكَانَ لِغُلَامَيْنِ يَتِيمَيْنِ فِي الْمَدِينَةِ، اور جہاں تک دیوار کا تعلق ہے تو وہ شہر میں دو یتیم بچوں کی تھی. وَكَانَ تَحْتَهُ كَنْزٌ لَّهُمَا، اور اس کے نیچے ان دونوں کا خزانہ تھا. وَكَانَ أَبُوهُمَا صَالِحًا، باپ چونکہ فوت ہو چکا تھا اس لیے ان کو یتیم کہا گیا. باپ ان کا نیک تھا، اولاد کے لیے ایک خزانہ چھوڑ گیا. تو اس سے کیا پتہ چلتا ہے کہ صالح ہونا اور مالدار ہونا یہ دو اپوزٹ چیزیں نہیں ہیں، کیونکہ تمام صورت میں ہم دیکھ رہے ہیں کہ مادہ پرستی پر ایک ضرب پڑ رہی ہے، لیکن ساتھ ہی یہ نظریہ بھی واضح کیا جا رہا ہے انڈائریکٹلی کہ ایک نیک شخص کے پاس جب دولت ہوتی ہے تو وہ اس کے لیے نقصان دہ ہونے کی بجائے فائدہ مند ہو سکتی ہے. اور اس شخص کے پاس ظاہر ہے کہ دولت تھی، تبھی اپنے مرنے کے بعد اپنے بچوں کے لیے چھوڑ گیا. فَأَرَادَ رَبُّكَ أَن يَبْلُغَا أَشُدَّهُمَا، تو تیرے رب نے چاہا کہ وہ دونوں اپنی جوانی کو پہنچے. وَيَسْتَخْرِجَا كَنْزَهُمَا، اور پھر اپنا خزانہ نکال لیں. رَحْمَةً مِّن رَبِّكَ، تیرے رب کی رحمت کی وجہ سے ایسا ہوا. وَمَا فَعَلْتُهُ عَنْ أَمْرِي، یہ سب کام میں نے اپنے حکم سے اپنی مرضی سے نہیں کیے. ذَلِكَ تَأْوِيلُ مَا لَمْ تَسْتِ عَلَيْهِ صَبْرًا، یہ ہے تاویل، یہ ہے مطلب ان باتوں کا جن پر تم صبر نہ کر سکے تھے.